पढ़ो तिमले बाबा माथो बागा यो तीजामा योटा साड़ी लाई दे कुछ राखा कास लाई राहरुन नारा तेरे बाजा बाजम आज गायो आपने दिन गायो बोले जाचा आपने दिन जाचा बेदिनको जिंदगी आसम बलम नाचम बेदिनको जिंदगी आसम बलम आय आय बेदिनको जिंदगी आसम बलम नाचम सुनी भाई भगवान ले एउटा कुरा भनौ तिम्रै स्वामी बनी रहन्छु म त जनम जनम कसलाई रहरुन नारा धेरै बस बजम आज गयो आफ्नै दिन गयो भोलि जान्छ आफ्नै दिन जान्छ